नमस्कार, अर्पण सबैका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट लाइनमा www.radioarpan.com.np संसारभरकै साथ सुनिरहनु भएको अपरान्ह 4 बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। अब खबर विस्तारमा। न्याय परिषदका सदस्य खेम नारायण ढुङ्गनाले आफूले उपयुक्त सक्षम इमान्दार र निष्ठावान व्यक्तिलाई न्यायाधीशमा सिफारिश गरेको भन्दै कुनै पनि हालतमा निर्णयमा पुनरावलोकन हुन नसक्ने बताउनु भएको छ। रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा ढुङ्गनाले न्याय परिषदले धेरै अध्ययन गरेर मापदण्डभित्रै रहेर राम्रो निर्णय गरेको भन्दै निर्णयमा आफूहरू अडिग रहेको बताउनुभयो। उहाँले संसदीय समितिले जस्तो निर्णय गरे पनि आफूहरू त्यसलाई पेश गर्न तयार रहेको बताउनुभयो। ढुङ्गनाले संसदीय सुनवाई समितिको निर्णय आफूहरूलाई मान्य हुने भन्दै मा अभियोग लगाए पनि पेश गर्न तयार रहेको बताउनुभयो। न्यायाधीश सिफारिशमा आर्थिक चलखेल भएको आरोपको खण्डन गर्दै ढुङ्गनाले न्यायाधीशको प्रमाण दिए आफू पदत्याग गर्न समेत तयार रहेको बताउनुभयो। उहाँले सर्वोच्चमा रिक्त रहेका न्यायाधीश नियुक्ति पनि छिट्टै हुने बताउनुभयो। कार्यक्रममा नेपाल बार एसोसिएशनका अध्यक्ष हरिकृष्ण कार्कीले न्याय परिषदले आर्थिक हिनामिना सहित नैतिक पतनका आरोप लागेका व्यक्तिलाई आर्थिक चलखेलको आधारमा सिफारिश गरेको आरोप लगाउँदै यसले न्यायालयमा विचलन ल्याउने दावी गर्नुभयो। परराष्ट्र मन्त्री महेन्द्र पाण्डेले परराष्ट्र नीति बनाएर मात्र राजदूत नियुक्ति गरिने बताउनु भएको छ। प्रेस चौधरी चितवनले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पाण्डेले देशमा जुनसुकै राजनैतिक दलले सरकार र परराष्ट्र मन्त्रालय सम्हाले पनि विदेशी मित्र राष्ट्रहरूसँग केही खाले सम्बन्ध बनाउनका लागि सरकार नीति बनाउन लागि परेको बताउनुभयो। उहाँले सरकार परिवर्तन हुँदै गर्दा मित्र राष्ट्रहरूसँगको नेपालको दृष्टिकोण र भाषा एउटै हुने गरी नीति बनाउने प्रक्रियामा आफूहरू लागि परेको बताउनुभयो। यस विषयमा पूर्व परराष्ट्र मन्त्री सचिव विदेशी कूटनीतिज्ञ विदेशी समाचार लेख्ने पत्रकारहरू औद्योगिक व्यवसायसँग अन्तर्क्रिया गरिरहेको बताउँदै उहाँले अन्तिममा मुख्य दलहरूसँग सर्वसम्मत निर्णय गरी नीतिलाई पूर्णता दिने बताउनुभयो। सो पश्चात मात्र रिक्त रहेका देशमा राजदूत नियुक्ति गरिने उहाँले बताउनुभयो। मन्त्री पाण्डेले विकसित र अन्य मुलुकमा जाने राजदूतहरूको फरक फरक भूमिका हुने गरेको हुँदै त्यस सम्बन्धमा मापदण्ड तयार गर्ने कार्य समेत भइरहेको बताउनुभयो। उहाँले एक वर्षभित्रमा संविधान निर्माणका लागि सरकार लागि परेको बताउनुभयो। वन तथा भू संरक्षण मन्त्री महेश आचार्यले चुरे क्षेत्रको बस्तीलाई पुनर्वासको व्यवस्था गर्न सरकारले खाली जमीनको खोजी गरिरहेको बताउनु भएको छ। मन्त्री आचार्यले चुरे क्षेत्रलाई मधेसका जनताको भाग्य र भविष्य भन्दै पुस्तौंसम्म संरक्षण गर्नुपर्ने बताउनुभयो। आज रौतहटको चन्द्रनिगापुरमा पत्रकारसँग कुरा गर्दै मन्त्री आचार्यले चुरेको अतिक्रमण रोक्न र प्राकृतिक सम्पदालाई पुस्तौं पुस्तासम्म हस्तान्तरण गर्न सबै राजनीतिक दलले सहमति गरी राष्ट्रिय बस गर्नुपर्ने बताउनुभयो। भावर र चुरे क्षेत्रमा मानव क्रियाकलापले गर्दा वन र प्राकृतिक सम्पदाको दोहन हुँदै गएको विषयप्रति चिन्ता व्यक्त गर्दै उहाँले लाखौं लाख मधेसका जनताको भाग्य र भविष्य जोड़िएको हुँदा सबै राजनीतिक दलको गम्भीर प्रतिबद्धताको खाँचो रहेको बताउनुभयो। चुरेमा रहेका बस्ती र अतिक्रमणमा राजनैतिक दलको संरक्षण रहेको गरेको विषयप्रति लक्षित गर्दै मन्त्री आचार्यले चुरे अतिक्रमण नियन्त्रण र हतोत्साहित गर्न सबै दल लाग्नुपर्ने बताउनुभयो। मन्त्री आचार्यले वर्तमान सरकारले यसको संरचनामुखी कार्ययोजना ल्याउने जानकारी दिनुभयो। चुरे क्षेत्रमा रहेका बस्तीलाई पुनर्वासका लागि वर्तमान सरकार खाली जमीनको पहिचानमा लागि परेको मन्त्री आचार्यले बताउनुभयो। एक बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा 5 जना विरूद्ध जिल्ला प्रहरीकाले ओखलढुङ्गाले जबरजस्तीकरणीमा मुद्दा दर्ता गरेको छ। 13 वर्षीय बालिकालाई पटक पटक बलात्कार गरेको उचेरी र स्वास्थ्य परीक्षण प्रतिवेदनका आधारमा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको प्रहरीले जनाएको छ। कटुञ्जे गाविस 25 वर्षीय नरेश कुमार कटुवाल, 14 वर्षीय सुमन विश्वकर्मा, 14 वर्षकी राजु कटुवाल, 13 वर्षका टंक प्रसाद कटुवाल कटेल र 14 वर्षका रुद्र धमलालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको जिल्ला प्रहरीकाले ओखलढुङ्गाका प्रहरी नायब उपरीक्षक गोविन्द अधिकारीले जानकारी दिनुभयो। बलिउडका सुपरस्टार नायक सलमान खान जेल जाने सम्भावना प्रबल हुँदै गएको छ। विगत 12 वर्षदेखि हिट एन रन केसमा मुद्दा खेपिरहेका सलमान मुस्किलमा फँसिरहेका छन्। हालै मात्र